कंकालीकोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 वटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, बीच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्नगर, मोबाइल 98450 49728, प्रेम हिमाली चैनपुर, मोबाइल 98453 68075, र दीपक बस्नेत चैनपुर, मोबाइल 98451 97258। शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362090। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू, दक्ष प्लम्बर पेन्टर को व्यवस्था का साथै एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युट मल्टिलर्निंग एकाडेमी, म्याथ, साइन्स र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इङ्ग्लिस, जापानिज, कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने। एटिच्युट मल्टिलर्निंग एकाडेमी, खैरानी 4 पर्सा, नारायणी डेभलपमेन्ट बैङ्कको माथि, मोबाइल 98452 46174। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको अपराह्न 4 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म अनिता अर्याल। प्रधानमन्त्री सुशील कोइरालाले अवरुद्ध व्यवस्थापिका संसद सुचारू गर्न आज पनि विपक्षी दलका शीर्ष नेताहरूसँग छलफल गर्ने तयारी गर्नुभएको छ। हिजो भएको प्रमुख दलका शीर्ष नेताहरूसँगको छलफल निष्कर्षमा पुग्न नसकेपछि कोइरालाले आज पनि छलफल गर्न लाग्नु भएको हो। यसअघि भएको वार्तामा प्याकेजमा समाधान गर्ने विषयमा छलफल भएको थियो। नेकपा एमाले उच्चस्तरीय राजनीतिक समिति गठन गर्ने विषयमा पार्टीमा आन्तरिक छलफल गर्नुपर्ने भएकाले एक दिनको समय मागेको थियो। आजको छलफलले निष्कर्ष निकाल्ने कंग्रेस महामन्त्री कृष्ण सिटौलाले जानकारी दिनुभएको छ। संसदको बैठक आज साँझ 5 बजेपछि बस्दैछ। नेकपा एमालेको केन्द्रीय समितिको बैठक चलिरहेको छ। पार्टी कार्यालय बल्खुमा बैठक चलेको नेता रघुजी पन्तले जानकारी दिनुभएको छ। बैठकमा सचिव युवराज गेवाली संयोजक रहेको विभाग संगठनले प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ। गेवाली संयोजक रहेको विभागले नेतृत्वमा उमेर हद लगाउने, नेताहरूको सम्पत्ति छानबिन गर्ने, पदाधिकारी संख्या कति बनाउने भन्ने विषयमा प्रतिवेदन तयार पारेको छ। 4 दिन अघिदेखि जारी बैठकमा अध्यक्ष झलनाथ खनाल र महासचिव ईश्वर पोखरेलले पनि छुट्टा छुट्टै प्रतिवेदन पेश गरेका थिए। प्रधानमन्त्री सुशील कोइरालाको चीन भ्रमणको टोली 30 सदस्यीय जम्बो बनेको छ। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री सुशील कोइरालाको 2 दिने चीन भ्रमण स्वीकृत गरेको हो। चीनको कुमिनमा हुन लागेको दोस्रो चीन दक्षिण एसिया एक्सपोमा सहभागी हुन प्रधानमन्त्री कोइराला भोलि चीन जाँदै हुनुहुन्छ। सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री डाक्टर मिनेन्द्र रिजालका अनुसार प्रधानमन्त्री कोइरालाको भ्रमण टोलीमा 30 सदस्यीय रहनेछन्। कृषि सचिव जय मुकुन्द खनालले कृषि क्षेत्रमा युवाहरूको आकर्षण बढाउन नयाँ आर्थिक वर्षमा मन्त्रालयले विभिन्न योजनाहरू ल्याउन लागेको बताउनु भएको छ। चितवनको पार्वतीपुरमा रहेको शुभकामना कृषक समूहको अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा उहाँले युवा लक्षित कार्यक्रम ल्याउन लागेको बताउनु भएको छ। सरकारले बजेट निर्माणका क्रममा नै कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न लागेको उहाँले बताउनु भयो। पछिल्लो समय रोजगारीको सिलसिलामा युवाहरू विदेश पलायन भइरहेको सन्दर्भमा उहाँले कृषिलाई व्यवसायीकरण गर्नु अहिलेको आवश्यकता भएको पनि बताउनु भएको छ। सरकारले माछा पालनका लागि थप अनुदान, ढुवानी सेवामा कर छुट, गाई पालनमा अनुदान, पशु बिमालाई बढावा दिने लगायतका कार्यक्रम ल्याउन लागेको सचिव खनालले बताउनु भयो। कार्यक्रममा व्यवसाय, कृषि तथा व्यापार आयोजना प्याक्टका निर्देशक योगेश कुमार कार्की, क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक टेक बहादुर बम, जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख राजाराम अधिकारी लगायतले बोल्नु भएको थियो। सो अवसरमा स्थानीय कृषकहरूले आफ्ना समस्याका बारेमा अवलोकन भ्रमण टोलीलाई जानकारी गराएका छन्। टोलीले गीतानगरमा रहेको अन्नपूर्ण दुग्ध उत्पादन सहकारी संस्थाको पनि अवलोकन गरेको थियो। मेक्सिकोमा अपहरणमा संलग्नलाई हुने जेल सजायको अवधि दोब्बर बनाइएको छ। सजाय अवधि सम्बन्धी नयाँ निर्देशिका अनुसार अपहरणकारीलाई हुने न्यूनतम जेल सजायको अवधि 20 वर्षबाट बढाएर 40 वर्ष पुर्याइएको छ। यस्तै अपहरण गरेर हत्या गर्नेलाई हुने अधिकतम जेल सजायको अवधि 50 वर्षबाट बढाएर 140 वर्ष पुर्याइएको छ। यस्तै प्रहरी वा सेना जस्ता सार्वजनिक सुरक्षामा खटिएका व्यक्तिहरूबाट हुने अपहरणमा दोषीलाई 100 वर्षभन्दा बढीको जेल सजाय दिइने जनाइएको छ। यो सँगै अपहरणकारीले ठूलो रकम जरिवाना स्वरूप तिर्नुपर्नेछ। मेक्सिकोमा अपहरणका घटनामा तीव्र रूपमा वृद्धि भएपछि सरकारले कडा प्रावधान ल्याएको हो। अपहरणका घटना बढे पनि प्रहरीमा 2% घटना मात्रै दर्ता हुने गरेको छ। विश्लेषकहरूले देशमा अपहरणका घटना निकै बढी भए पनि वास्तविक तथ्याङ्क आउन कठिनाई हुने बताएका छन्। र दक्षिण अफ्रिकाले हसिम अमलालाई नयाँ टेस्ट कप्तान नियुक्त गरेको छ। 31 वर्षका अमलाले ग्रेम स्मिथको स्थान लिनेछन्। कृतिमानी 109 टेस्ट म्याचको कप्तानी गरेका स्मिथले मार्चमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। अमलाले आगामी महिना हुने श्रीलङ्का भ्रमणमा 2 म्याचको श्रृङ्खलामा दक्षिण अफ्रिकी टिमको नेतृत्व गर्नेछ। यस क्रममा एक दिवसीय टोलीको कप्तान डिभिलियर्स उपकप्तान रहनेछन्। कप्तान बनेपछि अमलाले जिम्मेवारी पाउनु सम्मान र गौरवको कुरा भएको पनि बताएका छन्। हवस् त, अपराह 4 बजेको अर्पण खबर सकियो। अनिता अर्याल बिदा भए, नमस्कार।